नारायण सापकोटालाई हाम्रो तर्फबाट पनि धेरै धेरै धन्यवाद सुनाउन चाहन्छौँ। नारायण सापकोटाले यति उकालो जो सालिमी लेखदेखि तल एउटा काखमा यो पुराना गाउँ भन्ने छ, उहाँले आफैले गोजा औषधि हालेर लिएर उहाँलाई अहिलेसम्म बचाउनु भएको छ, तर यो जीवन कोठामै सीमित रह्यो र यो जीवनले कुनै राम्रो अस्पताल पाउन सकेन। उनै बिरामी दिदीसँग कुराकानी गर्न गइरहेका छौँ। दिदी, तपाईँलाई यस्तो बिमार खास कसरी सुरु भयो? यस्तो त पहिला बच्चा जन्माउँदाखेरि बिमार लाग्यो, त्यहाँबाट अस्पताल लगेर बच्चा झिके साल झिके, त्यहाँबाट धेरै खुन भयो चकडा हो, त्यहाँबाट आएपछि 4-5 दिनसम्म पिसाब पनि भयो, पिसाबसित खुन पनि भयो, त्यहाँबाट खुन पनि बस्यो, पिसाब पनि बस्यो, पिसाब खुन हुनै छाडौँ, त्यहाँबाट अस्पताल डुलाउँदा डुलाउँदै पिसाब पनि बन्द हुने, कहिले हुने कहिले नहुने भयो, त्यहाँबाट अचाल्ती आफै बगिरहन्छ, ढापमा रमा सुतिस्यो, पेट ढाडिन्छ खानाहरूमा, दुःख भए नमर्ने नगर्दा खाने भए, निम्बु गरेर छोरी पालिथेँ, अनि भगवान्ले पल्टायो के गरौँ। यस्तो 3 वर्षदेखि यही कोठामा चाप्किँदाखेरि तपाईँलाई कति गाह्रो हुँदो होला है? कतिखेर नजिक भिर भानी पल्टना हुन्छ, मलाई भिर आउँला र कले राखिदियोस्, मलाई भिर आउँला र कले हुन्छ सर, मलाई बन्जराले कले हानेर मारोस्, दगुर्दै बन्चरो ल्याएर आउने नि अन्त भन्ने हुन्छ, भिरालो राखिदिएर घोचाटे नि अन्त भन्ने हुन्छ डाउनले, त कसैले मरि हान्न भिराला नि न बन्चरा ल्याने, यो पराम जसरी खुरी हेलेर हान्नु पर्छ र भ्याउ पाकेर पछाडि फोका उठेर पाकेर सुत्नै हुन्न। जुन जेठो छोरा पनि यति बेला किडनी फेल भएर भारतमा हुनु रहेछ होइन? हजुर, उही छ, दबाई कमाउने उही गोली खाने गर्छ, उसको नि उपाय छैन, कतैबाट एउटा दबाई खाने एउटा गाउँमा लाउने दबाई ल्याउने उपाय छैन, यस्तो भएर नि बाँच्नु पर्ने। मेरो नाम सीता गौतम, स्वयंसेविका हुनुहुन्छ? हजुर, म स्वयंसेविका। जन्मेदेखि आमाको दुध खाना पाएन नि त्यति बच्चा? जब आमा बच्चा जन्मे थे आमा अब त्यस्तो लङ्गडी भइन् के, लङ्गड भएपछि त दुध खुवाउने त कुरै भएन, उनी लङ्गडा लङ्गडै त बच्चालाई खालि अब मागेर दुध अब किन्ने अवस्था छैन, फेरि खालि मागेर इष्टमित्रले दिएर ल्याएर अनि त्यत्रो बनाउनु भयो त्यो बच्चा, साह्रै नाजुक छ अवस्था, के गर्नु अब देउरानी हुन् अब हामी त्यस्तै हौ, दयावती लाउँछ अब गर्न सकिएन, गर्न त गर्नुभएको अब गरेर नि गरे जस्तो भएन। यति धेरै वामीमा ब्राह्मण समुदायहरू धेरै धनी हुनुहुन्छ होइन, तपाईँहरूको घर पनि देखेँ मैले, तपाईँको त झन् बास रहेछ, घर जग्गा रहेछ, तर उहाँको चाहिँ सम्पत्ति पनि रहन्छ ब्राह्मण गौतम होइन, यस्तो अवस्था रहेछ जसले बेलैमा उपचार गर्न नसकेर यो अवस्था भयो, के भन्न चाहनुहुन्छ सबैसँग, तपाईँको आग्रह के छ? सबैसँग सर मलाई त सबैले सहयोग गरेर अलि फेर गति लाग अस्पताल जानु पाए थिए, घाउ दुख्ने थिएन होला, दबाई लाउनु पाए शीतल हुने थियो होला भन्ने दोका छ, अरू त कहिले काहीँ कसैले नुहाइदिन्छन्? नुहाइदिन्छन् घर परिवारले तपाईँलाई? यस्तो अवस्था रहेछ, नुहाइदिन्छन्, के अरे म चाहिँ अडिन सक्दिनँ, मैले नुहाएर खाएर लाएर के भएर अन्य आड मर्छ। कहाँ हुने तपाईँको माइत? सुनिहाल्नुभयो श्रोता, यो घरको पिचल्ली लोकप्रसाद जी यहाँको उपचार हुन सक्ने देखेर नै तपाईँहरूले बोलाउनु भएको? मलाई के लाग्छ भने यहाँ सबै दाजुभाइ दिदीबहिनीले भनिसक्नु भयो, अलि गतिलो अलि स्टडी मेडिकलमा लगेर चाहिँ यहाँको सम्पूर्ण चेक गराएर उहाँको चाहिँ केही हुने थियो कि भन्ने आशाले हो, हामी एउटा चाहिँ मानव हो, मानवले मानवलाई चाहिँ सहयोग गर्नुपर्छ। अब यस्तो भएको अवस्थामा हामीले चाहिँ यो स्थिति देख्न भन्दा बरु यहाँहरूलाई चाहिँ मानवले मानवलाई सहयोग गर्नुपर्छ। जो कोही दया धर्म भएकाहरू हुनुहुन्छ उहाँलाई चाहिँ उद्धारको लागि केही सहयोग गर्नुहुन्छ कि र उहाँको उद्धार हुन्छ कि उहाँको परिवारको चाहिँ भलो हुन्छ कि भन्ने उद्देश्यले मैले यहाँलाई आग्रह गरेर यहाँसम्म दुःख दिने काम गरेको। धन्यवाद भक्तिरामजी। तपाईँको यो पहिलेदेखि सम्पत्ति नभएको या पछि बेचेर यस्तो भएको? मैले चाहिँ नि मैले बुवाको चाहिँ नि थोडा सम्पत्ति थियो, हेर्नुहोस् चाहिँ नि त्यही सम्पत्ति चाहिँ नि बेचेर मैले चाहिँ नि यही थोडा बहुत यही जग्गामा दिएको हजुर, त्यही यसैमा हालेर चाहिँ नि म यहाँ आएको हो सर। अरू त्यहाँदेखि हेर्दा अब कमाएको त उही अब इन्डियामा होटेलमा नोकरी गर्ने उति बेलाको नोकरी हेर्नुहोस् उही 1200 नोकरी गर्ने यिनी बालबच्चा पाल्ने त्यसपछि आएर चाहिँ नि यो जग्गाको दाम तिरमला भन्ने मेरो आत्मामा थियो सर। त्यही बेलामा चाहिँ नि श्रीमती यस्तो भएको हुनाले मैले केही गर्न सकिनँ सर, यो जग्गाहरू पनि आफ्नो बनाउन सकिनँ सर, श्रीमतीको इलाज गर्न नि सकिनँ सर। मैले अरूपट्टि मैले यिनै बालबच्चालाई जसरी हुन्छ बिहान उठेर काममा जान्छु बेलुका ल्याएर खुवाउँछु मैले यहीसम्म गरिरहेको छु सर। एक हल गोरु आफ्नै हुन्थ्यो भने त अलिकति कमाउनुहुन्थ्यो होला, गोरु पनि आफ्नो रहन्छन्, अर्का गोरु जोत्दाखेरि त अलिक कम पैसा हुन्छ होला है? हजुर, अब त्यही गोरुलाई पनि त पैसा चाहियो सर, पैसा नभएसम्म त गोरु आउँदैन त्यसै भनेपछि अब घरमा गोरु पनि छैन, त्यही कसैले बोलाउँछ कि आइज यहाँ काम गर्न छ यस्तो छ जोत्न आइज भन्छ, उही गएर जोत्ने त्यहाँबाट चाहिँ नि आयो बेलुका ल्यायो उही खायो सर, यत्रै नै छ सर, अरू त मेरोसँग केही उपाय भएन सर। छोरा पनि भारतमा त्यो अवस्था रहेछ, अब तपाईँलाई चोटै माथि चोट पर्यो, अब कसरी यो पार लाग्न सक्छ तपाईँ माथि आएको यो दैवको प्रहार? होइन सर, मैले त अब पार त ईश्वरसँग इष्टमित्रले यिनी इष्टमित्रहरूले सबैले सहयोग गर्नु हो भनेसम्म मैले त्यही छोराको इलाज या श्रीमतीको इलाजसम्म गराम लागि भन्ने आशाले हजुरलाई मैले घरमा बोलाएको सर, जसरी हुन्छ हजुरले गरिदिनु होला भन्ने। मैले होइन नि, होइन इष्टमित्रहरूले गरिदिनु होला भन्ने, दया धर्मले गरिदिनु होला भन्ने आशाले मैले यो चाहिँ नि प्रसन्न राखेको सर। पक्कै पनि दयावान श्रोताले सुनेर सहयोग गरिदिनु भयो भने जो उहाँको श्रीमतीले नवजीवन पाउन सक्नुहुन्छ। छोरा त बरु आफू काम गर्दै औषधि खाँदै भारतमा बसिरहेका छन्, तर उहाँको यो पाठेघरको जुन समस्या छ, जुन बेला सुत्केरी गराउन जाँदाखेरि मेडिकलका व्यक्तिहरूको लापरवाहीले जुन अवस्था छ त्यो अवस्थाबाट उहाँ मुक्त हुन सक्नुहुन्थ्यो। 3 वर्षदेखि कोठैमा थुनेर राख्नु भएको छ उपचार गर्न नसकेपछि, यसप्रति सबैले सुनेर सहयोग गरिदिनुहोस्। किनभने वामी अर्लाङकोट कुर्गा आपचोरका धेरै दाजुभाइ दिदीबहिनीहरू देश परदेशमा हुनुहुन्छ, उहाँहरूले मन काटिएर केही सहयोग गर्न चाहनुभयो भने तपाईँ आफ्नै नम्बर दिनुहोस्। तपाईँहरूको अवस्था उहाँहरूले अझै नजिक फोन नम्बर दिए त सर हजुर मैले जान्दिनँ, तपाईँलाई नम्बर भन्न आउँदैन। उहाँको नम्बर 9811407728, नम्बर फेरि एकपटक 9811407728 हो। बिरामी महिला बेलीकला गौतमका श्रीमान भक्तिराम गौतमको, त्यसै गरी स्थानीय समाजसेवी छिमेकी हुनुहुन्छ, तपाईँको नम्बर कति हो? तपाईँको नाम? मेरो नाम तेजबहादुर खत्री, 9805739245। हस्, धन्यवाद। आदरणीय देश विदेश र स्वदेशमै गाउँ छिमेकमै रहनुभएका वामीवासी कुर्गा आपचोर अर्लाङकोटवासी, तपाईँहरूलाई दया काटियो भने केही न केही सहयोग गरेर यी 3 वर्षदेखि कोठामा बन्द रहनुभएकी बिरामी बेलीकला गौतमको जीवन बचाइदिनुहोस् भन्दै, अन्तिममा नानी छोरी ल राम्रोसँग हुर्काए, आमालाई स्याहार गरे, बहिनीलाई स्याहार गरे है नानी, तिम्रो आमालाई निको हुन सक्छ है, हरेस नखाए, राम्रोसँग पढे है। के नाम पर्यो तिम्रो? सीता। स्कुल जान्छौ? हजुर। कति यहाँ पढ्छौ? आमा यस्तो कोठामा थुनिँदाखेरि कस्तो लाग्छ तिमीलाई? नराम्रो लाग्छ, के गर्नु, मम्मीले पकाएर आन्दै कस्तो हुनु भन्ने इच्छा छ सर, के गर्नु मलाई, अरू सबै साथीहरूले हेर्छन् म जत्र, म 12 वर्ष कि भाइहरूले सात आठको छेउमा पर्छन् मैले पढ्न नपाएर समस्याहरूको छेउमा पर्छु सर, के गर्नु। राम्रो हुन्थ्यो हजुर, मलाई मम्मी खाना पकाइदिन नसक्ने भएन, उतेर बसिदिन सक्ने, निसा पिसा पापा गर्न सक्ने भएन पनि मलाई त राम्रो लाग्थ्यो सर, के गर्नु, दाइ पनि बिमारी हुनुहुन्छ, मम्मी पनि बिमारी, कसले हेरोस् हामी दुईलाई, सबै साथीहरूले हेर्छौँ, मलाई स्कुलमा गए पनि के भन्छन् बाबा? गनि गनि भन्छ, कसैले त मेरो जोला दुधेर खोलामा बगि दिन्छ, कसैले त मलाई बाउले भनेर पिछ, कसैले तेरी आमा खुजी भन्छ। ज्ञानी भएर पढ्दै गएर है दुःख पाएर पढेको पछि ठुली मान्छे हुन्छौ है। पहिला तिमीले आफूले कहाँ हुर्काएर स्याहार गरिसके, बुवा काममा जानुहुन्छ, तिमीले यो घरको ठुलो सम्हाल्ने तिमी नै हो। हजुर, म नै हो। कति वर्ष कि भयो रे? बाह्र वर्षको उमेरमा तिमीले सबै घर राख्नु परेको छ है घर? हजुर। बिहानै उठ्छौ, लिपोत पनि तिमी आफै गर्छौ होइन? के भन्न चाहन्छु आमालाई बचाइदिनको लागि? म त सबैले सहयोग गरेर ठुलो हस्पिटलमा लगेर अलि ठुलो डक्टरले हेरचाह गर्ने, अलि बेसी भए पनि मलाई राम्रो लाग्थ्यो भन्ने हुन्छ सर, त्यति हो। र दाइलाई पनि निको भइदिए हुन्थ्यो भन्ने हुन्छ, केही बिराम भए पनि बुबा मम्मीले मैलाई गाली भन्नुहुन्छ। के गर्नु सर, जाने ठाउँ कोही छैन, मलाई जा भन्छ, घरबाट निक्लेर जा भन्छ सर, के गर्नु? सबैले बहिनीले नि मलाई बुबा मम्मीले गाली भने सुनेर गाली भन्छ, तर म त साह्रै अभागी रहेछु सर। पिलपिल आँखामा आँसु छन् नि, यिनीहरूको भविष्यमा यो आँखामा आँसु हुन दिने छैन है दिदी? हजुर भगवान्, आज आउनु पऱ्यो त्यति गरिदिनु होला। तपाईँ ढुक्क हुनु होला, यी छोरछोरीलाई कुनै संस्था गुहारेर भए पनि तपाईँका छोरछोरीलाई पढ्ने र अलिक ठुलो मान्छे बनाउने कोसिसमा हामी लाग्नेछौँ। हुन्छ सर, म निर्णय गरेर त्यही पढाउँला भनेको थिएँ, यस्तै भइगयो र अब के गरौँ? चिन्ता नगर्नु होला है, मैले निमेकै गरेर अनि दुःख दिन्न छोरछोरीलाई भनेको थिएँ। चिन्ता नगर्नु होला, झन् चिन्ताले झन् तपाईँको ज्यान सुक्दैछ, अहिले हड्डी मात्रै छन् है। छोराछोरीको लागि चिन्ता नगर्नु होला, तपाईँ उपचार पनि हुनसक्छ, हामी सरकारी निकाय गैर सरकारी संस्थाहरूसँग पनि आग्रह गर्नेछौँ है दिदी। हस् त है, है हुन्छ के गर्नु, मम्मीले पकाएर राख्ने कस्तो हुनु भनिदिन्छ सर, के गर्नु मलाई, म त साह्रै अभागी रहेछु सर। Thank you. अवस्थ यिनै महिलाको दर्दनाक कथा व्यथासँगै आजलाई उज्यालका खबरबाट बिदा माग्ने बेला भइसकेको छ। बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम उज्यालका खबर सामुदायिक रेडियो स्काई र रेडियो गुल्मी वा तपाईँ जुन रेडियो सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्थ यतिन्जेल उज्यालका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।